www.attableeg.com, The Reviver of Iman. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ادخلوا في السلم كافة. صدق الله العظيم. دوستو بزرگو اور عزیزو، آج ہمارا سفر ہے وطن کی طرف. جانا تو ہے چند ہی دن کے لیے، مگر کیا معلوم کیا معلوم کیا ہو. اس جگہ پر میں نے چاہا کہ مختصراً کچھ بیان کر دوں، جو جامع ہو اور معنی ہو. اللہ تعالیٰ مجھے اس کی توفیق دے. میں نے جس آیت کی تلاوت کی ہے، بہت ہی زبردست آیت ہے. اللہ تعالیٰ نے اس میں سب کچھ بیان فرما دیا، اب کسی چیز کے بیان کی ضرورت نہیں. فرمایا اللہ رب العزت نے، ادخلوا فی السلم کافة. سلم میں پورے طریقے سے داخل ہو جاؤ. آدم گڑھ میں ایک بہت بڑا جلسہ تھا، اس میں حضرت مولانا سید ابو الحسن ندوی نے اسی آیت کی تلاوت کی اور اس پر بیان فرمایا. اس کے بعد ہماری باری تھی، تو اسی آیت کی کچھ تشریح اور تفصیل میں نے بیان کیا. میں نے کہا کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ساری زندگی اسی آیت کی تفصیل اور تشریح فرما دے رہے ہیں، یہاں تک کہ خود اللہ نے فرما دیا الیوم اکملت لکم دینکم اتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. اسی اس جملے کی تشریح پوری زندگی حضور نے فرمائی، یہاں تک کہ امت کے سامنے جب کہ لاکھوں آدمیوں کا مجمع تھا، فرمایا حل بلک، تو جو مجھ کو اللہ نے حکم دیا تھا اس کو میں نے پہنچا دیا. تمام صحابہ نے، حاضرین عرفات نے کہا کہ حل بلتا یا رسول اللہ، آپ نے پہنچا دیا. کیا پہنچایا؟ اس کی تھوڑی سی تشریح یہ ہے، لفظ یہ ہے کہ دین میں داخل ہو جاؤ پوری طریقے سے. پورے طریقے سے، طریقے سے داخل ہونے کا کیا مطلب ہے؟ ترجمہ تو بتیس نہیں ہے. اس کی تفصیل یہ ہے کہ دین صرف ایک جز کا نام نہیں ہے، صرف ایک شعبے کا نام نہیں ہے. دین پانچ شعبوں سے مل کر کے دین مکمل ہوتا ہے. سب سے پہلا شعبہ دین کا کیا؟ عقائد. عقائد کی تشریح پوری پوری نبی اکرم صلی اللہ علیہ وسلم نے فرما دی. شاہ ولی اللہ صاحب نے لکھا ہے کہ ابراہیم علیہ السلام نے توحید اور شرک کو پورے پورے سے بیان کیا ہے. موسیٰ علیہ السلام نے آلاء اللہ و آیات اللہ کو بیان کیا ہے، اور نبی اکرم صلی اللہ علیہ وسلم نے ان شعبوں کی تکمیل و تشریح تو فرمائی، مزید موت اور مابعد الموت کا تذکرہ کو بڑھا دیا ہے. ابراہیم علیہ السلام نے جو کام نہیں کیا، جو سلسلہ چلا رہا ہے، اس میں موت کا زیادہ ذکر نہیں ہے، مگر نبی اکرم صلی اللہ علیہ وسلم نے موت اور مابعد الموت کے بیان کو ایک اضافہ فرمایا ہے. اس طرح دین کی تکمیل ہوئی. اللہ تعالیٰ نے نبی اکرم صلی اللہ علیہ وسلم کو کامل دین کے اوپر بھیجا، پوری پوری تشریح جو ہو سکتی تھی پوری کیا. چنانچہ موت کا بیان بہت زیادہ ہے نبی اکرم صلی اللہ علیہ وسلم کی تعلیمات میں، بہت زیادہ موت ہے. فرماتے ہیں موت کو یاد کرو، نہیں معلوم لا تموتن الا وانتم مسلمون. بہت زیادہ موت کا بے انتہا جو حدیث قرآن جانتے ہو جانتے ہیں. تو نبی اکرم صلی اللہ علیہ وسلم نے دین کی تکمیل کی موت اور ماں باپ میں موت کے ذکر سے. تو پہلا شعبہ نبی اکرم صلی اللہ علیہ وسلم کے دین کا یہ ہے کہ آپ نے عقائد کی تکمیل کی. ابراہیم علیہ السلام جو سلسلہ چلا رہا تھا، موسیٰ علیہ السلام سے، سب उसके बाद भी कुछ कसर बाकी थी, उसको हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने पूरा फरमा दिया, अकायद की बहस को मुकम्मल किया। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फिर इबादात का जो इस जो ये नहज है पहले नहीं था, नमाज थी फिर, लेकिन रुकू का एहतमान, नमाज का, याद का, पूरी तरीके से नमाज की जो सूरत हुजूर ने बयान फरमाई पहले वो चीज नहीं थी। इबादात की तकमील भी हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, इसी तरीके से अखलाक की तकमील भी हुजूर ने फरमाया। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वो इस तुल्योतम मकारिम अखलाक, मैं इसीलिए मबूसी हुआ, किसी नबी ने ये बात नहीं कही। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वो इस तुल्योतम मकारिम अखलाक, मैंने अखलाक की तकमील के लिए पैदा ही नहीं किया गया हूं, अल्लाह ने खुद शहादत दी, इन्नका लाला खुलुकिन अज़ीम, खुलुक अज़ीम। फलासफा ने इलाहियात पर तो बहस किया है लेकिन अखलाकियात पर बयान नहीं किया है, मर्जी वाले जो पढ़े मौलवी भी जानते हैं। इलाहियात की जो इलाहियात पर बहस किया है फलासफा ने, लेकिन अखलाकियात पर बयान नहीं किया है, और कह दिया कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इस बात को मुकम्मल कर दिया, हमको इस बात की जरूरत नहीं। मर्जी में बहुत अदर तमाश बनाती अखलाकियात के बात पर करम कर दिया, कहा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अखलाकियात की तकमील किया, अब हमको इसकी बहस की जरूरत नहीं है। इलाहियात पर बहस किया लेकिन अखलाकियात पर बहस नहीं किया। तीसरी चीज मुआशरत है, इबादत है, अखलाक है, तीसरी चीज ये मुआमलात है। चौथा चीज मुआमलात, पूरी तफसील बैत सलम इसे कहते हैं, बैत फरा, पूरे हिदायत वले नाफिरन इसी भरे पड़े हुए हैं, उसी का तर्जमा करके हाई कोर्टों में दाखिल है, अंग्रेजों ने उसी का तर्जमा करा, हिदायत उलैन का, हिदायत उलैन आखिरैन का तर्जमा करा अंग्रेजों ने, वो जो उर्दू में जो मिलती है वो अंग्रेजों का तर्जमा कराया हुआ है बहुत है। तो अखलाकियात, फिर उसके बाद मामलात, इसकी बात बह कौन जायज है कौन नाजायज है, किसमें सूद हो गया किसमें नहीं हो गया, ये सब हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुकम्मल किया। और तीसरी बहस आदाब है, आदाबुल मुआशरत, आदाबुल मुआशरत को खुल के बयान किया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, सलाम करने का ढंग, मुसाफा करने का ढंग, मोहर का करने का ढंग, किसी घर जाओ तो ढंग, कैसी कुंडी कट रहा है उसका है कि नहीं, खाने पीने के ढंग, कुंडी भी जोर से ना बैठो जैसा आज इस जमाने में होता है, यो कहो, सब अमली तौर से करके हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बताया, आदाबुल मुआशरत इसको कहते हैं। हमारे हजरत बात थारी फरमाते थे कि अखलाकियात की तरफ तो कुछ तवज्जो है भी लेकिन मुआशरत की तरफ तवज्जो नहीं बाकी है, इस बिना पर उन्होंने आदाबुल मुआशरत लिखा किताब। आदाबुल मुआशरत कहा खानकाहों में भी मुआशरत के आदाब कब सिखाए गए हैं, चाहते हजरत थानी रहमतुल्लाह अलैह के अगर कोई पढ़ाता रहता था तो हुक्म था कि कोई 10 मिनट दाखिल हो, क्योंकि मुआशरत के खिलाफ है, हर आदमी एक दूसरे आदमी से पढ़ा नहीं सकता। मैं पढ़ा रहा हूँ देवबंद का आदमी आगे बैठ गया पढ़ा सकूंगा, फिर तबियत में असर हो जाएगा। इस दिन आप वहां के आदाब में से यह था कि दर्श जब हो रहा हो चाहे मुआशा उसल्ला का पढ़ाते हैं कोई उनके सबक में जाके बैठे नहीं, क्योंकि इससे उनकी तबियत पर असर पड़ेगा और पढ़ाने में फतूर आ जाएगा। यह हजरत थानी आदाबुल मुआशरत, मुआशरत के आदाब, कैसे रहो कैसे बैठो कैसे उठो, ये सब चीजें नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के बहुत से आदाब हैं, मालूम ही कितने आदाब हैं। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम मस्जिद नबी में बैठे हुए थे, एक सहाबी आए, हुजूर अकरम सल्लम खसकने लगे, उन्होंने कहा या रसूलल्लाह मस्जिद में तो बहुत जगह है आप क्यों खसक रहे हैं। कहा एक मोमिन के आने से इतनी भी हरकत ना पैदा हो, मोमिन है तुम, आराबी सैयदुल मुर्सलीन कह रहा है, सैयदुल मुर्सलीन अंबिया ये कह रहा है, एक मामूली देहाती से कह रहा है, ये मुआशरत। हटने लगे, एक मोमिन के आने से इतनी भी, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुआशरत को करके दिखाया, आदाबुल मुआशरत जिसे अकायद की तालीम दिया और मामलात के दिया, इसी तरह मुआशरत की भी तालीम दिया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कि इस तरह रहा जाता है किस तरह सहा जाता है, ये तमाम चीजें हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया। और जो मुजद्दिद अपने वक्त का होता है तो सिर्फ अकायद की इस्लाह नहीं करता, मुआशरत की भी इस्लाह करता है। چنانچہ نبی اکرم صلی اللہ علیہ وسلم کی شاید پہلی کتاب ہے جو آداب المعاشرہ پہ لکھی ہے انہوں نے. آداب المعاشرہ ہمارے حضرت کے ابھی اس کا بہت ہمارا تب کسی اس کی مثالیں دیا ہے. کسی کثیر بہشت آ جا کے آدار نباشت, بہشت آ جا کے آدار نباشت, کثیر با کثیر کار نباشت, یہ بہشت ہے. یہ آداب المعاشرہ سے ہی ہو سکتا ہے. جب ایک دوسرے کے آدمی رعایت کرے گا تو دنیا چین سے آ جائے گی. آتا ہے حدیثوں میں نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا جب تین آدمی ہوں تو دو آدمی مل کے مشورہ نہ کریں. تین آدمی ہیں دو آدمی آ گئے, یہ کیا سوچے گا آدمی کہ مجھ سے چھپانے کے لیے ادھر کر رہے ہیں یا میرے مخاطبوں میں کر رہے ہیں, یہ کون سی بات ہے جو ہم سے چھپاتے ہیں؟ ذہن میں ضرور آیا تھا, اسے منع فرمایا. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ چھری کو اس کے دھار کی طرف سے نہ دو. یہ معاشرتی تمہارا نا, نہ تو ایسی چھری اب بھی دیتے ہیں لوگ, اچھے اچھے لوگ دیتے ہیں. کہا یا تو اس کو زمین پر رکھ دو یا اس طرح کرو کہ ایسا نہ معلوم ہو کہ وہ چھوڑ جائے تو وہ زخمی کر دے گی. یہ معاشرتی تو ہے, ایک دو معاشرہ پوری کتاب ہے, پورے آداب المعاشرہ بھری ہوئے پوری حدیث کی کتابوں میں, کون دیکھتا ہے؟ میں سمجھتا ہوں, میں کہتا بھی ہے بخاری پڑھانے والوں کو کہ خالی اپنے طلبہ کے لیے اس کو نہ عوام میں لے آئیے, ان معاشرت کو, ان آداب کو. بخاری نے جو آداب لکھے, آداب المفی ایک مستقل کتاب ہے بخاری کی الگ سے, ان آداب کو عوام میں لے آئیے تب امت سدھرے گی. صرف آپ کے مسئلے پر بیٹھ سے آپ نے کہہ دیا انہوں نے سنیا, اسے کچھ نہیں ہوگا. دوستو بزرگ, آداب المعاشرت نبی اکرم صلی اللہ علیہ وسلم نے جس طریقے سے عقائد کو سکھایا, معاملات کو سکھایا, رہنے سہنے کا ڈھنگ بھی سکھایا کہ کس طرح رہو, ایسی بات نہ کرو جس سے کسی کو ایزا ہو, کسی کو تسلیف ہو, کسی کو بدگمانی ہو, ایسا نہ ہو. آج امت اسے بالکل غافل ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے اس کو شد و مد سے بیان فرمایا, اور ہمارے مجددین نے جو مجتہدین نے ان پر بھی کلام کیا ہے اور بہت کلام کیا ہے, اللہ ان کو جزائے خیر دے. اس بنا پر ہم و شما کو بھی ادخلوا فی السلم کا معاملہ یہی ہے, جس طرح اپنی عبادات کو درست کرو, عقائد کو درست کرتے ہو, معاملات کو درست کرتے ہو, اسی طریقے سے اپنے معاشرت کو, آداب المعاشرت کو بھی درست کرو. معاشرت کے گھر میں رہنے سہنے کے کیا آداب ہیں؟ آج گھر میں رہنے سہنے کے آداب, میاں بیوی کو کیسے رہنا چاہیے, بال بچوں کے ساتھ کیسے رہنا چاہیے, ماں باپ کے ساتھ کیسے رہنا چاہیے. نبی اکرم صلی اللہ علیہ وسلم کہتے ہیں, فرمایا کہ دیکھو اگر تمہارا باپ بلائے تو اس کی فرما برداری کرو, اس کے دل کو رکھو, اس کے دل میں سکون پیدا کرو, اس کے دل کو راحت پہنچاؤ. ماں باپ اگر ہے, کتنے آداب سکھائے ہیں نبی اکرم, جس طرح اپنے آداب سکھائے اسی طریقے سے ماں باپ کے بھی آداب سکھائے کہ بچوں کو اس طرح رہنا چاہیے, اس طرح ادا کریں. لا تقل لهما اف, ان کو اف بھی نہ کرو. ان تمام حدیث یہ آدابی تو ہے اس برابر میں. دوستو ادخلوا فی السلم کافہ کا مطلب یہی ہے کہ اپنے معاملات کو بھی, اپنے چیزوں کو اسی طریقے سے معاشرتی آداب جو ہیں ان کو لحاظ کرے گا تو گھر میں چین آئے گا, سکون آئے گا. بغیر اس کے نہ سکون آ سکتا ہے نہ اس کے چیز چین آ سکتا ہے. آج اسی معاشرتی تباہی کی بنا پر, بے عنوانی کی بنا پر کسی کو کسی سے چین نہیں ہے, نہ ماں کو بیٹی سے, نہ بیٹی کو ماں سے, نہ باپ سے. ہم جانتے ہیں, ہم لوگ تو ہم بھی عوامی میں رہتے ہیں, سب جانتے ہیں لوگ کیسی کیسی آ کے دعائیں کرتے ہیں. دوستو بزرگو, اللہ تعالی ہم سب لوگوں کو جیسے ایمان کے درستگی کا خیال ہے, آداب کے درستگی کا خیال ہونا چاہیے کہ کسی کو کسی سے ایزا نہ پہنچے, ایسی بات نہ کرو جس سے ایزا ہو. حضرت ماں تھانی رحمۃ اللہ علیہ سے پڑھ رہے تھے, وظیفہ پڑھ رہے تھے, ایک شخص آئے ان کے پیچھے بیٹھ کے پڑھنے لگے, تو حضرت کچھ سکون کیا پیچھے آ گئے کیا, تو وہ ان کے پیچھے حضرت تھانی اٹھے, تو معاملات ان کا عملی ہوتا تھا, وہ ان کے پیچھے بیٹھ گئے. کہا حضرت آپ بیٹھ کے پیچھے ہمارے, ہم کو تو بڑی کڑن ہو گئی. کہا مجھ کو بھی کڑن ہوئی تھی تمہارے پیچھے بیٹھنے سے. یہ سیکھا ادب میں. دوست اللہ تعالیٰ نے آداب دے کر کے ادبنی ربی فاسر تعلیم, حدیث علمنی ربی فاسر تعلیمی و ادبنی ربی فاسر تعلیمی, میرے رب نے مجھ کو ادب سکھایا تو میرا ادب اچھا ہو گیا. اسی بنا پر ہمارے بزرگوں نے اس وقت ایک خاص چیز چلائی ہے آداب المعاشرت کے تعلیم کی. لوگوں نے کہا, دارالعلوم دیوبند کے علماء سے حضرت تھانی نے کہا اب دارالعلوم دیوبند اس کے لیے آمادہ ہو گیا ہے, कि आदाब उल मुआशरा समझाने की जरूरत है। चुनाचे वहां पूरा एक इदारा कायम हुआ है और इस पर बहुत से रसाले निकल रहे हैं। बाबा इसी वजह से तरफ ध्यान इस्लाह उल मुआशरा मुआशरे के आदाब के लिए दारुल देवबंद पूरी कोशिश कर रहा है। ये सब खुतबा इस बार पर मैं इसको दिखला रहा हूं कि इसका खास उन्होंने नज्म किया है और बाकायदा प्रोग्राम बनता है, उलमा जाते हैं और रसाले बहुत से लेकर के मौलाना अबुल कासिम जो मोहतमी उन्होंने भेजा है। इस बिना को मैंने दिखला भी दिया कि ये सूरत है, इसका पूरा नज्म दारुल देवबंद से हो रहा है और लोग उलमा जा रहे हैं और मुआशरत पर कहा जितनी परेशानियां मुआशरत में तबाही की वजह से हैं, इस बिना पर इस चीज को हमको भी जारी करना चाहिए। आदाब उल मुआशर एक दफे का वाकया है, मैं गया था थाना भवन में, वहां कुछ ऐसी गड़बड़ियां हुई कि मुआशरत के कुल खिलाफ ही बात हुई। इतनी देर हो गई कि मैं बहुत देर के बाद स्टेज पर पहुंचा, लोगों ने कहा हजरत सलाम खाली कर दीजिए। मैंने कहा सलाम अलैकुम नहीं करता, दो चार बात कहूंगा तब सलाम करूंगा। मैं कहा मां थानवी मशहूर है, मुजद्दिद है आदाब उल मुआशरा के, उसी चीज की यहां सबसे कमी पा रहा हूं थाना उनके दयार में। मैंने कहा साहब वो लोग बात है, मैंने कहा आदाब उल मुआशरा के मां थानवी मुजद्दिद कहे गए हैं और मैं देखता हूं कि उनके दयार में सबसे ज्यादा आदाब उल मुआशरा की धज्जियां उगाई जा रही है। उत्तर है दोस्तों आदाब उल मुआशरा की जरूरत, वहां थानवी के जहां होने जरूरी थोड़े कि सब हो जाए, सीखोगे तब हो गए। सीखता है आदमी, जमात होती है जो सीखने वालों की, वो आगे काम को बढ़ाती है और खुद वो आदाब उल मुआशरा से काफी है, क्या बढ़ाएगी। बारह उलमा देवबंद ने शुरू किया है, बहुत ज्यादा हमेशा उन लोगों का आना जाना हो सकता है इधर भी आवे। उसमें से एक नवाज मैं सुनाता हूं, हजरत अली से रवायत है कि एक दिन मैं रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर था, आपने सहाबा से पूछा है अय्युशैन खैरुल लिलमर्द, अच्छा बताओ औरतों के लिए बेहतर चीज क्या है। हजरत अली से रवायत है, देवबंद के आलिम उलमा लिख रहे हैं, हजरत अली से रवायत है कि एक दिन मैं रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर था, आपने सहाबा से पूछा अय्युशैन खैरुल लिलमर्द, औरत के लिए क्या चीज बेहतर है। सहाबा खामोश है, सहाबा से हुजूर ने पूछा, सब सहाबा खामोश है, कोई किसी ने कोई जवाब नहीं दिया। जब मैं घर गया और फातिमा से मैंने यही सवाल किया कि तुम्हारे बाप ने यह सवाल किया, सब लोग खामोश हैं, तुम क्या कहती हो। फरमाती हैं वाह ला यरौन रजा वला रौनौ, सबसे बड़ी नसीहत औरत मर्द के लिए है कि मर्द औरत को देखे ना औरत मर्द को देखे, ये है सबसे पर्दा। आज जितनी बेहयाई की बातें हो रही हैं सब इसी की वजह से हो रही है। हजरत फातिमा ने कहा, किसी साहबी ने नहीं कहा, किसी साहबी ने नहीं कहा, मगर हजरत फातिमा जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम साहबजादी थी वो चीज थी। इस बार उन्होंने कहा है यानी औरतों के लिए बेहतर यह है कि न वो मर्दों को देखे और न मर्द उन्हें देखे। देखें हजरत अली कहते हैं कि हजरत फातिमा के जवाब मैंने हजरत सल्लल्लाहु अलैहि वसल्लम के सामने नकल किया तो आपने फरमाया सदकत सच कहा, हमारी बेटी फातिमा ने सच कहा, वो मेरे टुकड़ा है, वो नबूवत के साहब नबूवत के टुकड़ा है। इस तरह पर यह बात कही, साहबा ने नहीं किया उन्होंने किया, मालूम हुआ सही कहा है, बेशक वो मेरा एक जुज है हजरत फातिमा के बारे में कहा। बहरहाल ये रसाला है वो उसमें सबसे अहम चीज इसको बयान फरमाया है कि पर्दे का खास लिहाज रखा जाए, बहुत कोताही हो रही है, खवास से भी हो रही है, अवाम से तो हो ही रही है। अवाम का क्या है, शादी ब्याह में देखिए किस तरह बेपर्दगी का कोई नजारा होता है। अल्लाह ताला हम सब लोगों को मुआशरत का एक युज जो है उसको अपनाने की हमको तौफीक अता फरमाए। तमाम बुजुर्गों ने इस पर कहा सबसे पहली चीज पर नजरी को रोका जाता है, इस तसव्वुफ में आने के बाद नजर बस से अपने को बचाओ, नजर से बचाओ, एक नजर जहर आलूद तीर है। हजरत अली से खुद हुजूर ने फरमाया कि एक नजर तो माफ है और दूसरी नजर अगर बिलकश तुमने की जाती है तीर जहर आलूद तीर है। आज इस तीर के हम बहुत से लोग शिकार हैं, अल्लाह हम सबको इससे आफियत में देखे और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के दीन पर अमल करने, मुआशरे के सिलसिले में जो आदाब हैं उसको और अकायद वगैरह के बारे में तो सब जानते ही हैं, अल्लाह हमको भी तौफीक दे। آپ اللہ کی بھی توفیق دے. اس وقت میں کہا جا رہا ہوں اللہ تعالیٰ دعا کیجیے کہ خیر واپس آ جاؤں. اگرچہ میری طبیعت کچھ خرابی چل رہی ہے, کمزوری بڑھی رہی ہے, لیکن ہمت کر کے میں نے بیان کیا اور بیان کر دیا. اللہ تعالیٰ میری ایک ذمہ داری تھی پورے دین کے اعتبار سے اس وقت سے بیان کیا. اللہ اس کو قبول فرمائے, مجھے بھی میرے لوگوں کو بھی تمام امت کو عمل کرنے کی توفیق دے. وآخر دعوانا الحمدللہ رب العالمین.